तपाईँको जानकारी गराइन्छ। एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि। मोबाइल 9845146174। विराटनगरबाट पार्टी पुनर्निर्माणको काम शुरू भएको ए माओवादी अध्यक्ष प्रचण्डको दावी, वैद्यलाई अध्यक्ष स्वीकारे पार्टी एकता हुने सीपी गजेलको भनाई। जापानका परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री सेजी नेपालमा राष्ट्रपति प्रधानमन्त्री लगायत दलका नेताहरूसँग भेट गर्ने। पछिल्लो तीन महिनामा चितवनमा 8 जना बालिका बलात्कृत, 52 मानवाधिकार उल्लंघनका घटना घटेको इन्सेकको तथ्याङ्क। थाइल्याण्डका प्रधानमन्त्री सिनावात्रालाई पद छाड्न संवैधानिक अदालतको आदेश, सुरक्षाका प्रमुखलाई सुरुवा गर्दा अवैध बाटो अपनाएको आरोप। र नेपाललाई एसिसी प्रिमियर लीग च्याम्पियन बन्न अफगानिस्तान बाधक, आज भएको खेलमा 108 रनले नेपाल पराजित। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.nb मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा स्वागत छ। सहकर्मी सुजितासँगै म ध्रुवराज। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरबाट पार्टी पुननिर्माणको काम शुरू भएको बताउनु भएको छ। आज बिहान पत्रकारहरूसँग कुरा गर्दै उहाँले सम्मेलनपछि पार्टी पुननिर्माण शुरू भएको बताउनु भएको हो। बलियो कम्युनिष्ट केन्द्र बनाउने विषयमा एकमतको निर्णय भएको भन्दै प्रचण्डले नेकपा माओवादी सहित एमालेलाई पनि कम्युनिष्ट केन्द्रमा ल्याउने बताउनुभयो। दस्तावेज र विधान पास गर्दा लाइनको हिसाबले विवाद नभएको भन्दै प्रचण्डले पार्टी को पुनर्निर्माण र जनतासँगको सम्बन्ध सुदृढीकरणका लागि विराटनगर सम्मेलन सफल भएको दावी गर्नुभयो। 151 जनालाई केन्द्रीय समितिमा ल्याइने हेटुडा महाधिवेशनले गरेको निर्णय कार्यान्वयन गर्ने सहमति भएको भन्दै प्रचण्डले परम्परागत निर्णय भन्दा माथि उठेर सम्मेलन सकिएको जानकारी दिनुभयो। 269 जना केन्द्रीय समिति रहेकोमा 79 ल्याउन निकै समस्या रहेको भन्दै उहाँले त्यसमा चित्त नबुझ्नु स्वाभाविक रहेको बताउनुभयो। प्रचण्डले भट्टराई पार्टीबाट नबाहिरिएको भन्दै सहयोग गर्ने गरी केन्द्रीय समिति बाहिर बसेको पनि बताउनुभयो। नेकपा माओवादीका नेता हरिबोल गजुरेलले पार्टी फुट्ने खतरा रहेको बताउनु भएको छ। विराटनगरमा पत्रकारसँग कुरा गर्दै गजुरेलले कम्युनिष्ट पार्टीमा विचारको मन्थन हुने भए पनि यसरी केन्द्रीय समिति नै छाडेर हिँड्नुको संकेत ठिक नभएको भन्दै अर्को पार्टी जन्मिने खतरा बढ़ेको बताउनुभयो। उहाँले लामो संघर्ष गरेर आएको पार्टीमा यस्तो विवाद बन्नु राम्रो नभएको पनि बताउनुभयो। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजरेले मोहन वैद्यलाई पार्टी अध्यक्ष स्वीकारे मात्रै एकीकृत नेकपा माओवादीसँग पार्टी एकीकरण हुन सक्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा उपाध्यक्ष गजरेले वैद्यको नेतृत्व सहित आफूहरूले अघि सारेको सहबुद्धि प्रस्तावलाई स्वीकारे मात्रै पार्टी एकीकरण हुन सक्ने बताउनुभयो। एकीकृत माओवादीसँग पार्टी एकताको विषयमा अहिलेसम्म कुनै वार्ता र सहमति नभएको स्पष्ट पार्दै गजरेले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको हावादारी हवा मात्र फैलाएको दावी गर्नुभयो। गजरेले डाक्टर बाबुराम भट्टराईलाई धम्क्याउन प्रचण्डले नेकपा माओवादीसँग एकताको हावादारी हल्ला फैलाएको आरोप लगाउनुभयो। गजरेले एकीकृत माओवादीले हेटौँडा महाधिवेशनको कार्यनीति परिवर्तन नगरेकाले तत्काल पार्टी एकता हुने सम्भावना नरहेको पनि बताउनुभयो। वन तथा भू संरक्षण मन्त्री महेश आचार्यले एक हप्ताभित्र सरकारले संविधान सभाका 26 जना सदस्य मनोनित गर्ने बताउनु भएको छ। आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री आचार्यले सभासद मनोनित गर्ने संविधान सभाका सबै दलको राय र सुझावको संकलन भइरहेकाले केही दिनमा मनोनित गर्ने बताउनु भएको हो। सरकारले एक वर्षभित्रमा संविधान निर्माणको लागि वातावरण तयार गरिरहेको उल्लेख गर्दै उहाँले कसैले संविधान निर्माणको कामलाई रोक्न नसक्ने पनि धारणा राख्नुभयो। संविधान सभामा मन्त्री परिषदले 26 जना मनोनित गर्ने व्यवस्था भए पनि संविधान सभाको पहिलो बैठक बसेको झण्डै 4 महिना बित्दा पनि मनोनित गरिएको छैन। जापानका परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा 6 सदस्यीय उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज नेपाल आउनु भएको छ। उपमन्त्री किहाराले राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग भोलि बेग्ला बेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँको सम्मानमा नेपाली कंग्रेसका उपसभापति रामचन्द्र पौडेलले आजै रात्री भोजको आयोजना गर्नुभएको छ। 2 दिने भ्रमणका क्रममा उहाँले प्रमुख राजनैतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जापानी दूतावासले जनाएको छ। यद्यपि दूतावासले भेटवार्ता गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छैन। पछिल्लो 3 महिनाको अवधिमा चितवनको विभिन्न स्थानबाट 8 जना बालिका बलात्कृत भएका छन्। इन्सेक्ट जिल्लाकाले भरतपुरको आयोजनामा सम्पन्न नेपाल मानव अधिकार वर्ष पुस्तक 2015 त्रैमासिक समीक्षा कार्यक्रममा सो तथ्य सार्वजनिक गरिएको हो। अघिल्ला वर्षहरूमा जस्तै बालिकामाथि हुने यौन दुर्व्यवहार तथा बलात्कार जस्ता आपराधिक क्रियाकलापहरू बढ़िरहँदा कानूनी कार्यवाही फितलो भएको कारण यस्ता घटनाहरूले प्रस्तुति पाइरहेको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए। इन्सेक जिल्ला प्रतिनिधिद्वारा गत वर्षको पोष 17 गतेदेखि चैत्र 17 गतेसम्म 3 महिनाको अवधिमा तयार पारिएको अभिलेखका अनुसार मानवाधिकार उल्लंघन तथा जादतीका 52 घटना घटेका छन्। जस अन्तर्गत अपहरण प्रयासमा 1 महिलासहित 1 बालिका, बाल अधिकारबाट वञ्चित 8 बालिका, अमानवीय व्यवहारबाट 3 महिला, विभिन्न कारणबाट 2 पुरूष र महिला अधिकारसँग सम्बन्धित 37 घटना घटेका हुन्। अधिकार वर्ष पुस्तक 2015 त्रैमासिक समीक्षा कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यमा इन्सेक जिल्लाकाले भरतपुरका कार्यक्रम संयोजक मुकुन्द दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो। क्रसर उद्योगहरू ठप्प पारेर व्यवसाय आन्दोलित भएपछि निर्माणका सबै काम प्रभावित बनेका छन्। सरकारले क्रसर उद्योग सञ्चालन सम्बन्धी नयाँ मापदण्ड लागू गर्ने जनाएपछि क्रसर व्यवसाय महासंघले गत मंगलबारदेखि देशैभर क्रसर उद्योग बन्द गरेर आन्दोलनमा उत्रिएको छ। आर्थिक वर्षको अन्त्य हुन लाग्दा बालुवा र गिटीको अभावमा देशैभरका निर्माणको काम प्रभावित बनेका हुन्। वर्षात लागेपछि निर्माणका काम प्रभावित हुने हुँदा पनि यो समय बढी निर्माणको काम हुने समय भएको व्यवसायहरू बताउँछन्। पूर्व पश्चिम राजमार्ग र पश्चिम चितवनको मेगोलीमा सड़कको काम गरिरहेको डुकुचु निर्माण सेवाका संचालक प्रदीप श्रेष्ठले गिटी बालुवाको अभावमा काम प्रभावित भएको बताउनुभयो। जगेडा सामान पनि सकियो, वर्षात लागेपछि काम हुँदैन, अहिले मान्छे पालेर बस्नु परेको छ, उहाँले भन्नुभयो। क्रसर उद्योगी रहनुभएका निर्माण व्यवसाय संघ चितवनका सचिव केशव लामिछानेले चितवनको शक्तिखोरको पुल सहितका आफ्ना विभिन्न निर्माणका काम ठप्प भएको बताउनुभयो। डिभिजन सड़क कार्यालय भरतपुरले तीव्र गतिमा थालेको 9 BC नागढुङ्गा सड़क सहित झण्डै 60 परियोजनाका काम प्रभावित भएको जनाएको छ। डिभिजन इन्जिनियर हरिकुमार पोखरेलले अत्यावश्यक क्षेत्रका काम समेत रोकिएको बताउनुभयो। सड़कका काम ढुङ्गा गिटी बालाबाट मात्र हुने बताउँदै उहाँले क्रसर उद्योग नै बन्द भएपछि निकै समस्या उत्पन्न भएको बताउनुभयो। वर्षातको मुखमा निर्माण र मर्मतको काम रोकिनुले आर्थिक वर्षभित्र काम सम्पन्न नहुने निश्चित भएको छ। यता क्रसर उद्योगीले अर्बौंको लगानी भएका उद्योगहरूलाई अकस्मात नयाँ नीति ल्याउनुले उद्योग बन्द गराउनु बाहेक सरकारले अरू नचाहेको भन्दै विरोध जनाएका छन्। देशका 29 जिल्लामा 700 क्रसर उद्योग रहेको क्रसर व्यवसाय महासंघले जनाएको छ। नेपाल रोडा ढुङ्गा संघ नवलप्रासीका उपाध्यक्ष संजय गोविन्द श्रेष्ठले सरकारले आउँदो साउनबाट लागू गर्न आँटेको मापदण्ड पूरा हुने गरी देशैभरको कुनै क्रसर उद्योग सञ्चालन हुन नसक्ने बताउनुभयो। नयाँ मापदण्डमा राजमार्गबाट 500 मिटर, बस्तीबाट 2 किलोमिटर, खोलाबाट 500 मिटर, वनबाट 500 मिटर, विद्युत हाइटेन्सनबाट 200 मिटर, निकुञ्जबाट 2 किलोमिटर क्षेत्रमा क्रसर सञ्चालन गर्न नदिने उल्लेख छ। क्रसर व्यवसाय महासंघका केन्द्रीय सदस्य कृष्ण कुमार श्रेष्ठले सरकारको मापदण्ड अनुसार कुनै क्रसर उद्योग सञ्चालन हुन नसक्ने भएपछि आन्दोलित हुनु परेको बताउनुभयो। नौलप्रासीमा चितुवाको छालासहित पक्राउ परेका दुईजनालाई वन कार्यले 15 दिनको म्याद थप गरी अनुसन्धान शुरू गरेको छ। चितुवाको छालासहित पक्राउ परेका नौलप्रासी दिव्यपुरी छ निवासी 63 वर्षका लोकबहादुर सुनारा छाला विक्रेता बागलुङ जिल्लाको मल्लम 5 बासखोला घर भई हाल रूपन्देहीको बुटोल 10 सुखा नगर बस्ने 18 वर्षका लालबहादुर पुलामी मकरलाई प्रहरीले पक्राउ गरी आवश्यक कार्यवाहीका लागि वन कार्यालयको जिम्मा लगाएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गत मुद्दा चलाउन पक्राउ परेकालाई 15 दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जिल्ला वन अधिकृत धनञ्जय पौडेलले जानकारी दिनुभयो। केही दिन अघि अवैध रूपमा चितुवाको छाला बेचबिखन गर्न खोजिरहेको अवस्थामा विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालयको टोलीले रंगेहात छाला सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गत 2 वर्ष जेल र 10,000 जरिवाना हुने कानूनी प्रावधान रहेको छ। युवा किसान संघ नेपाल चितवनको आज नानगढ़मा सम्पन्न भेलाले मिनराज गौतमको समझगुत्वमा 15 सदस्यीय जिल्ला सम्मेलन आज कमिटी गठन गरेको छ। समितिको सचिवमा ध्रुव खनाल रहनु भएको छ। संघका केन्द्रीय सदस्य सूरज तिवारीको अध्यक्षता एवं केन्द्रीय सचिव प्रकाश ढुंगानाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रीय सचिव ढुंगानाले युवाहरूलाई व्यवसाय कृषितर्फ आकर्षित गरी बढ़दो बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न संघले योजना बनाएको बताउनुभयो। उहाँले चितवनमा पोल्ट्री माछा केरा मह दूध तरकारी जस्ता कृषिजन्य उत्पादनलाई अझै वैज्ञानिक ढंगले वृद्धि गर्न युवा किसानको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। भेलाले जिल्लाका युवा किसानहरूलाई वृहत रूपले संगठित गरी कमिटी तयार गर्न सम्मेलन आयोजक कमिटीलाई जिम्मेवारी दिएको केन्द्रीय सदस्य तिवारीले जानकारी दिनुभयो। संघ एमाले निकट अखिल नेपाल किसान महासंघको युवा मोर्चाको रूपमा स्थापना गरिएको हो। शिक्षक सेवा आयोगले माध्यमिक तहको अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गर्न शुरू गरेको छ। सुदूरपश्चिम क्षेत्रबाट नतिजा प्रकाशित गर्न शुरू गरिएको आयोगले जनाएको छ। आयोगले सुदूरपश्चिम विकास क्षेत्रको कैलाली कञ्चनपुर डडेलधुरा अछाम दार्चुला बासुरा बैतडी बचाङ र डोटीको सामाजिक विषयको परीक्षाफल आज प्रकाशित गरेको छ। क्रमशः नतिजा प्रकाशित हुँदै जाने र जेठ महिनाभित्र सबै तह र विषयको नतिजा आइसक्ने आयोगका प्रशासकीय अधिकारी खगेन्द्र प्रसाद नेपालले जानकारी दिनुभयो। निम्न माध्यमिक तहको अन्तर्वार्ता आज सकिने र प्राथमिक तहको अन्तर्वार्ता आउँदो जेठ 3 गते लिइने आयोगले जनाएको छ। जेठ महिनाभित्र सबै शिक्षकको नियुक्ति सकेर असार महिनाभित्र सम्बन्धित क्षेत्रमा शिक्षकको सिफारिश गरी पठाउने आयोगको तयारी छ। साउनमा फेरि नयाँ विज्ञापन खुल्ने नेपालले जानकारी दिनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हिजो हामीले सोधेका थियौं, बाबुराम भट्टराई पक्षका नेताहरू ए माओवादी केन्द्रीय समितिमा नबस्नुलाई तपाईँ के भन्नुहुन्छ? ए समान सम्मान नपाएर होला, बी पार्टी फुटको संगारमा पुग्यो र सी घोर्की मात्रै हो। तपाईँले पठन भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। ए समान सम्मान नपाएर होला भन्नेमा 39%, बी पार्टी फुटको संगारमा पुग्यो भन्नेमा 25% र सी घोर्की मात्रै हो भन्नेमा 36% मत व्यक्त गर्ने। तपाईँ सम्पूर्णलाई धन्यवाद। अब भोलिको लागि हाम्रो प्रश्न छ, मोहन वैद्यलाई पार्टी अध्यक्ष स्वीकारे मात्रै एकीकृत माओवादीसँग पार्टी एकीकरण हुन सक्ने नेकपा माओवादीका उपाध्यक्ष सीपी गजेलको भनाईप्रति तपाईँको विचार के छ? ए नौलो कुरा होइन, बी पदकै लागि पार्टी फुटेको प्रमाणित र सी नेताको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन मोगलिन 9 बिसे काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन फोन नम्बर 0656 63 63 मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहानदेखि घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री एनलक सिनावात्रालाई पद छोड्न आदेश दिएको छ। प्रधानमन्त्री सिनावात्राले राष्ट्रिय सुरक्षाका प्रमुखलाई सुरुवात गर्दा अवैध बाटो अपनाएको भन्दै संवैधानिक अदालतले पद छोड्न आदेश दिएको स्थानीय अधिकारीले जनाएका छन्। यस्तै मन्त्री परिषदका अरू नौसेना मन्त्रीलाई पनि पदबाट हटाइएको छ। मन्त्री परिषदमा बाँकी रहेका केही मन्त्रीले वाणिज्य मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीका रूपमा चयन गरेका छन्। एनलक सिनावात्राले पदको दुरूपयोग गर्दै राष्ट्रिय सुरक्षा प्रमुखको सरुवा गरेको र उहाँ निकटका व्यक्तिले यसबाट लाभ लिएको अदालतको ठहर छ। नयाँ मन्त्री परिषद गठन नहुँदासम्म उहाँकै मन्त्री परिषदले काम गर्नेछ। गत वर्षको नोभेम्बरदेखि नै विपक्षी दलले एनलक सिनावात्राको सरकार हट्नुपर्ने भन्दै आन्दोलन चर्काइरहेको थियो भने गत फेब्रुअरीमा जबरजस्ती चुनाव गराएपछि उहाँको आलोचना अझ धेरै चर्किएको थियो। खेल समाचार। नेपाललाई मलेसियामा भएको एसएससी प्रिमियर लीग च्याम्पियन हुनबाट अफगानिस्तानले रोकेको छ। परिचित र बलियो प्रतिद्वन्दी अफगानिस्तानले नेपाललाई डगबर्थ लुइस नियमको आधारमा 108 रनले पराजित गर्यो। नेपालले ब्याटिङ गर्दा गर्दै पानी परेपछि डगबर्थ लुइसको आधारमा निर्णय गरिएको थियो। टस हारेर ब्याटिङको निम्ति पाएको अफगानिस्तानले 49 ओभर 3 बल खेलेर 262 रन बनाएको थियो। नेपालको लागि शक्ति गौचन र बसन्त रेग्मीले 3-3 विकेट लिए। आरिफ शेखले 2 विकेट हात पारे। ठूलो लक्ष्य पक्षाएको नेपाली ब्याट्सम्यानले आज पनि खराब प्रदर्शन दोहोर्याए। ओपनर सुभाष खोखरेल र नरेश बुढायर क्रमशः 8 र 10 रन बनाएर आउट भए। नेपालले 6 ओभरको पहिलो बलमा बुडायरलाई गुमाएको थियो। जुन बेला नेपालको 13 रन मात्र थियो। अफगानी बलर सामु ज्ञानेन्द्र मल्ल पनि धेरै टिक्न सकेनन्। 15 बल खेलेका उनले 11 रन मात्र जोडे। कप्तान पार्थ खड्काले 33 रन बनाए। शरद भेषवाकर 0 रनमै पेभिलियन फर्किए। शक्ति गौचनले र सोमपाल कामीले समान 19 रन जोडे। अन्य खेलाड़ीले दोहोरो अंक जोड्न सकेनन्। नेपाल यसअघि नै डिसेम्बरमा हुने 2 दिवसीय प्रतियोगिता एसएससी च्याम्पियनशीपको लागि छनौट भइसकेको छ। नेपालको क्रिकेट विकासका लागि नेपाल भ्रमण आएको अस्ट्रेलियाको एक टोली आज चितवन आइपुगेको छ। नेपालको स्थानीय स्तरको क्रिकेट बुझ्न अस्ट्रेलियाको नारारा बाई ओमिङ क्रिकेट क्लब 11 चितवन आइपुगेको हो। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान राजु खड्काले नेपालको युवा पुस्ताको क्रिकेटको अवस्था बुझ्नका लागि टोली चितवन आएको जानकारी दिनुभयो। उहाँले यस पटकको टोलीमा स्तरीय खेलाड़ी नभए पनि अब अर्को वर्ष स्तरीय खेलाड़ीहरू सहितको टोली नेपाल आउने अस्ट्रेलियन टोलीले जानकारी गराएको बताउनुभयो। अहिलेको टोलीमा अधिकांश भेटरान खेलाड़ीहरू रहेका छन्। सो टोली र क्रिकेट एसोसिएशन अफ चितवन बीच आज नानगढ़को क्याम्पासहरूमा मैत्रीपूर्ण खेल भएको छ। खेलमा चितवन 91 रनले विजयी भयो। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित 35 ओभरमा 300 रन जोडेको थियो। चितवनका लागि अन्डर 19 राष्ट्रिय खेलाड़ीहरू आकाश थापाले 71, राजु पौडेले 66, निश्चल पाण्डेले 56 र सन्तोष भट्टले 51 रनको योगदान दिए। 301 रनको विजय लक्ष्यसहित मैदान उत्रेको अस्ट्रेलियाको नारारा बाई ओमिङ क्रिकेट क्लब 202 रनमै समेटिन पुग्यो। उसका लागि मिल्ले सर्वाधिक 38 रनको योगदान दिए। चितवनका संघर्ष पौडेल र सुशील कण्डेले समान 3-3 विकेट लिए भने निश्चल पाण्डेले 2 विकेट लिन सफल भए। खेलमा सर्वाधिक रन बनाएका आकाश थापा म्यान अफ द म्याच घोषित भए। खेलपछि अस्ट्रेलियन खेलाडीहरूले नेपाली युवाहरू प्रतिभावान खेलाडी भएको भन्दै क्रिकेटमा राम्रो भविष्य रहेको प्रतिक्रिया दिएका छन्। अस्ट्रेलियन टोली नेपालका विभिन्न जिल्लामा गई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका हुन्। र चितवनको पर्यटकीय नगरी सौराहा भोलि बिहिबारदेखि प्रथम गैंडा कप आमन्त्रित जिल्ला स्तरीय नकाट फुटबल प्रतियोगिता शुरू हुँदैछ। पर्यटन प्रवर्धन तथा दुर्लभ वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ युवासमा सौराहाले प्रतियोगिताको आयोजना गरेको हो। बागमारा सामुदायिक वनको चौर अन्तर्राष्ट्रिय हात्ती दौड़ हुने स्थलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक युवा समाज सौराहा र गैंडाकोट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता जेठ 5 गतेसम्म चल्नेछ। प्रतियोगितामा चितवन नलप्रासी मकानपुर र रूपन्देहीका 12 टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आयोजकको टीम सहित भरतपुर नारायणगढ रामपुर वीरेन्द्रनगर भण्डारा मुगलेन माडी गैंडाकोट हेटौडा कावासोतिर बटोलका टीम सहभागी हुनेछन्। प्रतियोगिताका विजेताले 1,11,111 रूपियाँ नगद सहित गैंडाको मूर्ति पुरस्कार दिइनेछ। त्यस्तै दोस्रोलाई 55,555 रूपियाँ सहित गैंडाको मूर्ति पुरस्कार प्रदान गरिनेछ। साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाड़ी उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेण्डर र हरेक खेलको म्यान अफ दि म्याचलाई पनि गैंडाको मूर्ति नै पुरस्कार दिने युवा समाजका सचिव ईश्वर राणाले जानकारी दिनुभयो। यसमा उत्कृष्ट खेलाड़ीले थप 5,000 रूपियाँ नगद पनि पाउनेछन्। आन्तरिक पर्यटन प्रबन्धनसँगै दुर्लभ वन्यजन्तु जुकाउन चेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि युवा समाजका सचिव राणा मगरले जानकारी दिनुभयो। बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। विराटनगरबाट पार्टी पुननिर्माणको काम शुरू भएको माओवादी अध्यक्ष प्रचण्डको दावी वैद्यला अध्यक्ष स्वीकारे पार्टी एकता हुने सीपी गजुरेलको भनाई। जापानका परराष्ट्र मामिला सम्बन्धी संसदीय उपमन्त्री सेइजी नेपालमा राष्ट्रपति प्रधानमन्त्री लगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने। पछिल्लो 3 महिनामा चितवनमा 8 बालिका बलात्कृत 92 मानवाधिकार उल्लंघनका घटना घटेको इन्सेटको तथ्याङ्क। थाइल्याण्डका प्रधानमन्त्री सिनावात्रालाई पद छाड्न संवैधानिक अदालतको आदेश। सुरक्षाका प्रमुखलाई सरुवा गर्दा अवैध बाटो अपनाएको आरोप। र नेपाललाई एसएससी प्रिमियर लीग च्याम्पियन बन्न अफगानिस्तान बाधक। आज भएको खेलमा 108 रनले पराजित। अवस्त साँझ 5 बजे अर्पण बुलेटिन सकियो। सहकर्मी सुजितासँगै ध्रुवराज विदा भई नमस्कार। यस अर्पण बुलेटिनको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसएन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि। मोबाइल 98452446174। रेडियो अर्पण 104.5 मेगाहर्ज। छाला तथा यौन रोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर्ष जानकारी गराउँदछौ। छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद, एलर्जी, दुबी, कपालको चाया, कपाल झर्ने, अनुहारको कालो पोतो, दाग, डन्डी फोर, घाउ खटिरा, कोठी, मुसा, शरीर चिलाउने, हात खुट्टा फुट्ने, कुष्ठरोग, शरीर र हात खुट्टामा धेरै पसिना आउने, नाउँको समस्या, सोराइसिस, सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण, यौनरोग सम्बन्धी शीघ्र पतन, स्वप्न दोष, गोनोरिया, धातुरोग, भिरिङ्गी, यौनाङ्ग चिलाउने, सेतो पानी बग्ने, पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस्। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर, रत्नगर 2 मेन रोड टाढी चौक चितवन। फोन 0556603141, एम्बुलेन्स 98455462022। दिलो